मन खबर कि फकीरों का है क्या चाहे जहां बस्ती बसा बैठे बस्ती बसा बैठे फकीरों का है क्या चाहे जहां बस्ती बसा बैठे अली वाले जहां बैठे अली वाले जहां बैठे वहीं जन्नत बना बैठा बैठा जहां बैठे अली वाले जहां बैठे जन्नत बना फराज़े तार मक्तल हो जिंदा हो के सहरा हो फराज़े तार मक्तल हो जिंदा हो के सहरा हो जहाँ जिक्रे अली छेड़ा जहाँ जिक्रे अली छेड़ा वही दीवान आवे आवे आवे वही दीवान आवे कोई मौसम कोई भी वक्त हो कोई इलाका हो कोई मौसम कोई भी वक्त हो कोई इलाका हो जली इश्क़े अली की शम्मा जली इश्क़े अली की शम्मा और परवाने आ बैठा बैठा बैठा अली की शम्मा और परवाने आ बैठे चौथा कि अली वालों में सोच रहा था मैंने कहा यार सबको चादर मिली और मेरे गुनाहों पे चादर नहीं पड़ी आपने बड़ी मेहरबानी की भैया बहुत शुक्रिया चादर मिल गई मुझे भी अल्हम्दुलिल्लाह और मैं पढ़ा हूँ चौथा शेर हालांकि इस कलाम का हर शेर पांचवा शेर है इस वक्त मैं पढ़ा हूँ चौथा शेर कि अली वालों मरना भी कोई मरने में मरना है अली वालों का मरना भी कोई मरने में मरना है अरे चले अपने मकान से और अली के दर पे जा बैठे मकान से और अली के दर पे जा बैठे और आफिशे पांचवा और आफिशे हासिले कलाम से पांचवा मैंने अर्ज किया था कि हर शेर इस कलाम का पांचवा शेर था हर शेर पांचवा शेर था लेकिन यहाँ खुसूसी तौर पर पांचवा शेर में इसलिए पढ़ रहा हूँ कि ये शेर खातून जन्नत के लिए है ये शेर शहजादी कौनैन के लिए है ये शेर ملکہ کائنات کے لیے ہے یہ شیر. بی بی کی شان میں منقبت کا شیر کیا لیکن میں آخری شیر پڑھ رہا ہوں. شاہ نے کہا بیٹھے فقیروں کا ہے کیا چاہے جہاں محفل سجا بیٹھے بیٹھے بیٹھے کی ضد ہے اٹھے اٹھے. اب اٹھے اور بیٹھے کو استعمال کیا ہے سید صاحب شاہ نے. وہ کہتا ہے کہ یہ کون آیا استقبال کو سب انبیاء اٹھے. یہ کون آیا کہ استقبال کو سب انبیاء اٹھے. نہ بیٹھے گا کوئی تب تک نہ بیٹھے گا کوئی تب تک نہ جب تک فاطمہ بیٹھے گا کوئی تب تک نہ جب تک فاطمہ بیٹھے. یہ کون آیا کہ استقبال کو سب انبیاء اٹھے. نہ بیٹھے گا کوئی تب تک نہ جب تک فاطمہ بیٹھے. علی والے جہاں بیٹھے وہیں جنت بنا بیٹھے. مکتا تسلیم بھائی کا حکم ہے کہ مکتے والا شعر ضرور پڑھنا ہے تو میں ضرور پڑھ رہا ہوں. مکتا سر سویس یہ بھی ہندوستان کے شاعر ہیں. مکتے میں کہتے ہیں کہا کہ علی والوں کے ناروں نے رضا ایسا سما باندھا. وہ کہتا ہے کہ مولا کائنات بھی تشریف لائے تھے. میں جب منقبت پڑ رہا تھا تو میں نے دیکھا کہ میرے مولا نے کرم کیا کہ وہ بھی جلوہ گر ہوئے وہ بھی تشریف لائے اور محفل کا ماحول کچھ ایسا تھا کہ جگہ جگہ نعرے لگ رہے تھے. میرے مولا کے نعرے لگ رہے تھے. اس وقت کی بات کرتا ہے یہ مکتا مکتے میں کہا کہ علی والوں کے نعروں نے رضا ایسا سما باندھا کہ خود مولا بھی اپنے نام کا نعرہ لگا بے. نام کا نعرہ لگا بیٹھے.